अब समाचार विस्तारमा एसएलसी परीक्षा बोर्डको बैठक अहिले परीक्षा नियन्त्रण कार्यालय सानुठमी भक्तपुरमा बसिरहेको छ। आज साँझ हुने एसएलसीको नतिजा सार्वजनिक गर्ने औपचारिक निर्णय गर्न शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बैठक बसेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु बहादुर द्वारीका अनुसार नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको छ। यस वर्षको एसएलसी परीक्षामा 5,66,085 जना विद्यार्थी सहभागी भएका छन्, जसमध्ये नियमिततर्फ 4,19,352 जना र एक्जामटेडतर्फ 1,46,733 जना सहभागी भएका छन्। परीक्षा नियन्त्रण कार्यालय नियमावलीमा 90 दिनभित्र परीक्षा फल प्रकाशित गर्ने उल्लेख गरिएको छ। 18 वर्ष पुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम दिने कि नदिने भन्ने राजनैतिक दलबीचको विवाद अन्त्य भएको छ। संविधान सभाको संवैधानिक राजनैतिक संवाददाता सहमतिको बैठकले विवाद अन्त्य गरेको हो। समितिका सभापति बाबुराम भट्टराईका अनुसार अनिवार्य सैनिक सेवाको सट्टा राष्ट्रले चाहेको बेला अनिवार्य सेवा गर्नु भन्ने वाक्यांश प्रयोग गरी विवाद हल गरिएको हो। त्यसलाई नागरिकको कर्तव्य भन्ने खण्डमा राखिएको छ। सैन्य तालिम र सेवाका विरोधी र समर्थक दुवै पक्षलाई मान्य हुने गरी यस्तो व्यवस्था गरिएको भट्टराईले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिनुभएको छ। राजनैतिक समितिको यो सहमतिले दलहरू निर्धारित समयमा संविधान बनाउन प्रतिबद्ध छन् भन्ने सन्देश दिएको पनि भट्टराईले दावी गर्नुभएको छ। सहमतिका लागि योगदान गर्ने सबै सदस्यलाई सभापति भट्टराईले धन्यवाद पनि दिनुभएको छ। एकीकृत माओवादी लगायतका केही दल सैन्य तालिमका पक्षमा थिए भने नेपाली कंग्रेस र एमाले लगायतका केही दल सैन्य तालिमका विपक्षमा थिए। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद नारायणमान भिजुक्छेले भ्रष्टाचारी र अपराधीलाई मृत्युदण्डको व्यवस्था संविधानमा राख्नुपर्ने बताउनु भएको छ। संविधान सभा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उहाँले पुँजीवादी समाजमा हकबन्दी नतोक्ने हो भने गरिब र धनीबीचको द्वन्द्व बढेर जाने बताउनु भएको छ। सहरी विकास मन्त्री एवं कंग्रेस सभासद डाक्टर नारायण खड्काले भूमिको हकबन्दी तोकिनुभन्दा प्रगतिशील भूमिकरको व्यवस्था हुनुपर्छ भन्दै राज्यको शासकीय स्वरूप सन्तुलन कायम राख्नुपर्ने बताउनु भएको छ। ए माओवादी सभासद शक्तिबहादुर बस्नेतले भूमिमाथिको एकाधिकार अन्त्य गरी जग्गा धनीलाई भोकाधिकार दिनुपर्ने र भूमिको सन्तुलित वितरण गर्नुपर्ने विचार राख्नु भएको छ। त्यस्तै संघीय समाजवादीका अध्यक्ष अशोक राईले नेपाली नागरिकले सहज रूपमा नेपाली नागरिकता प्राप्त गर्न पाउनुपर्ने भन्दै प्रगतिशील भूमिकरमा जोड दिनुभएको छ। त्यस्तै गरी सभासद सुरेन्द्र चौधरीले नेपाली नागरिकता वितरणलाई सहज बनाउन आवश्यक छ भन्नुभएको छ। नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु की 4 दिने भ्रमणका लागि आज नेपाल आइपुग्नु भएको छ। थाई एयरबाट आएकी नेत्री सुकीलाई काठमाडौँको त्रिभुवन विमानस्थलमा वन तथा भू संरक्षण मन्त्री महेश आचार्यले स्वागत गर्नुभयो। 40 वर्षपछि नेपाल आउनुभएकी सुकीलाई सरकारले राजनेताको हैसियतमा सम्मान दिने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो। नेत्री सुकीले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर बेलुकी काठमाडौँको होटल हयातमा प्रधानमन्त्री कोइरालाले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ। यस्तै राष्ट्रपति डाक्टर रामवरण यादव सहित विभिन्न राजनीतिक दलका नेतासँग भेट्नु हुनेछ। म्यानमारको नेशनल लिग फर डेमोक्रेसी पार्टीका अध्यक्ष सुकीलाई सरकारले दिने दिल्ली रमण अन्तर्राष्ट्रिय शान्ति पुरस्कार राष्ट्रपतिले प्रदान गर्नुहुनेछ। यस्तै सुकीले प्रजातान्त्रिक समाजवादको भविष्य विषयको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। सुकी आइतबार बिहान लुम्बिनी जानुहुनेछ भने त्यस्तै दिन सुन्दरी जलको बिपी संग्रहालयको अवलोकन गर्नुहुनेछ। नेत्री सुकी सोमबार 40 वर्ष अघि नेपालमा रहँदा दीक्षा लिएको काठमाडौँ सिङ्गलको धर्मकीर्ति बिहारमा पुगेर त्यसै दिन स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा जातको राज्य सिध्याएर अर्को जातको राज्य नखोजेको बताउनु भएको छ। ए माओवादीले कहिले पनि जातीय राज्यको वकालत नगरेको उहाँले दावी गर्नुभएको छ। ए माओवादीले चितवनको शिवनगरमा आज आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले पहिचान सहितको संघीयताको सवालमा भने कुनै हालतमा सम्झौता नगर्ने बताउनु भएको छ। संघीयताको नाममा पहिचान बिनाको संघीयता माओवादीले स्वीकार गर्न नसक्ने उहाँले बताउनु भयो। आदिवासी जनजाति तथा उत्पीडित जनताको माग सम्बोधन गर्नका लागि पनि पहिचान सहितको संहिता नै आवश्यक भएको उहाँको भनाइ छ। उहाँले विगतमा ए माओवादीलाई जातीय राज्य वकालत गरेको भन्दै विपक्षीहरूले विभिन्न किसिमको भ्रम फैलाएको पनि आरोप लगाउनु भएको छ। तोकिएको समयमै संविधान निर्माण हुने भन्दै उहाँले दोस्रो संविधान सभाले पनि संविधान बनाउन नसके देशको स्वतन्त्रतामाथि घण्टी बज्ने खतरा भएको बताउनु भएको छ। प्रचण्डले पहिलो संविधान सभामा सहमति नभएका विषय नै अहिले पनि विवादका रूपमा रहेकाले सबै दल गम्भीर बन्नुपर्ने बताउनु भएको छ। राज्य पुनर्संरचना र शासकीय स्वरूपको विषयमा सहमति नहुँदा पहिलो संविधान सभाबाट संविधान नबनेको स्मरण गराउँदै उहाँले यी विषयमा चाँडै सहमति गर्नुपर्नेमा जोड दिनु भएको छ। चुनावको मिति नजिकिँदै गर्दा चितवनका प्रमुख दलहरूले प्रभावशाली नेताहरूलाई सम्बोधनका लागि ल्याउने क्रम बढेको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउनु भएको छ। प्रेस चौतरी नेपाल कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो, मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ दिशामा डोराउनु हो। नवौं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा कार्यकर्ता भेटघाटमा पुग्नु भएका नेता नेपालले पत्रकार सम्मेलनमा एमाले पार्टीलाई चुकाउन अध्यक्ष बन्न लागेको स्पष्ट पार्नुभयो। पार्टी रूपान्तरणका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ छ। नेतृत्व सही हुनुपर्छ, तब मात्रै पार्टीलाई अगाडि बढाउन सकिन्छ, उहाँले भन्नुभयो। वरिष्ठ नेता नेपालले पार्टी नेतृत्वमा ध्यान दिन समेत कार्यकर्तालाई आग्रह गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी असार 8 गते हुन गइरहेको संविधान सभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको छ। निर्वाचन शिक्षा तथा सूचना केन्द्रद्वारा उपनिर्वाचनको तयारीका बारेमा जानकारी दिन आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न हुने कुरामा शंका नगर्न आग्रह गर्नुभएको छ। सबै मत सदरमत, सबै मतदान सहज मतदान भन्ने उद्देश्यका साथ उपनिर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्न लागेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनहरूमा पनि प्रविधिको प्रयोगलाई व्यापकता दिइने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मङ्सिर 4 सम्पन्न संविधान सभाको निर्वाचनका विषयमा शंका उपशंका गर्ने कतै ठाउँ नभएको प्रष्ट पार्नु भएको छ। पशुपति शमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीको वैधानिक अध्यक्ष आफू नै भएको दावी गर्नुभएको छ। महाधिवेशनले चक्रीय प्रणाली अस्वीकार गरिसकेकोले केन्द्रीय समितिको द्वितीयाई बहुमतले चयन गरेको भन्दै राणाले आफू नै पार्टीको वैधानिक अध्यक्ष भएको दावी गर्नुभएको हो। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा राणाले कुनै पनि हालतमा पार्टी फुट्न नदिने भन्दै पार्टी फुट्न बाटो बसाउने धेरै उपाय भएको बताउनुभयो। असन्तुष्टि पक्षसँग वार्ता गर्न सहमहामन्त्री हेमजङ गुरुङ र केन्द्रीय सदस्य रोशन कार्की रहेको वार्ता टोली समेत गठन गरिसकेको जानकारी दिँदै उहाँले लोकेन्द्र बहादुर चन्दले कहिल्यै पनि पार्टी नपठाउने विश्वास व्यक्त गर्नुभयो। दुई तिहाई बहुमत आफ्नो पक्षमा रहेकाले चन्द पक्षले बोलाएको असार 2 गतेको केन्द्रीय समिति बैठकको औचित्य नभएको उहाँको भनाइ छ। प्रमुख विपक्षी दलका नेता तथा ए माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जानुभएका प्रचण्डले कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मानवीय भावना दर्शाउनु भएको हो। केही दिन अघि मात्र स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि थप उपचारका लागि चिकित्सकको सल्लाह अनुसार उहाँको यही असार 3 गते अमेरिका जाने कार्यक्रम तय भएको छ। शरीरभित्र सुन लुकाएर तस्कर गर्ने 3 भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रेको छ। प्रहरीले इन्डियन एयरबाट आएका भारत उल्लास नगरका भरत जर गुरास बजाज महाराष्ट्रका पिताम्बर डोजे जार गिरेश श्रीचन्दबाट 1 किलो 600 ग्राम सुन बरामद गरेको हो। एक्सरे गर्दा पेटमा काला वस्तु देखिएपछि उनीहरूलाई दिशा गराउँदा 2-2 ओटा 2 इन्च बराबरको सुनका क्याप्सुल निस्किएको प्रहरीले सुनाएको छ। उनीहरूलाई महानगरीय प्रहरी वृत्त कमल पोखरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले सुनाएको छ। पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल बकुलहर रत्नगर अस्पतालमा सामुदायिक कुष्ठरोग रेफर क्लिनिक तथा असमर्थता केन्द्र सञ्चालनमा आउने भएको छ। केन्द्र सञ्चालनका विषयमा आज रत्नगरमा भएको अन्तर्क्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भरतप्रकाश कुष्ठ अधिकृत जयराम दवाडीले सो केन्द्र सञ्चालन गर्न लागेको जानकारी गराउनु भएको छ। केन्द्र यही असार 1 गते आइतबारदेखि सुरु हुनेछ। कुष्ठ रोग लागि औषधि सेवन गराइरहेका र खाइसकेपछि पनि समस्या पर्नेहरूलाई मध्यनजर गर्दै बकुलहर रत्नगर अस्पतालमा सो सेवा सञ्चालन गर्न लागेको कुष्ठ अधिकृत दवाडीले बताउनु भएको छ। कुष्ठ रोगीको अवस्था कम गर्ने र रोगकै कारण अङ्गभङ्ग नहुन् भन्ने उद्देश्यका साथ सेवा सञ्चालन गर्न लागेको उहाँले बताउनु भएको छ। चितवन जिल्लामा यो सेवा पहिलो पटक सञ्चालनमा ल्याउन लागिएको हो। जिल्लाको अन्य क्षेत्रको तुलनामा पूर्वी चितवनमा तुलनात्मक रूपमा कुष्ठ रोगी रहेकाले रत्नगरलाई केन्द्रमा राखेर यो सेवा सुरु गर्न लागिएको दवाडीले जानकारी दिनुभएको छ। छुँदा थाहा नहुनु, फुस्रो दाग आउनु, दाद नचिलाउनु कुष्ठरोगको लक्षण हो, उहाँले भन्नुभयो। कुष्ठरोग पत्ता लगाउन पनि सजिलो हुने र नियमित औषधि सेवन गरे निको हुन्छ। चितवनमा 10 वर्ष अघि 1000 हाराहारीमा कुष्ठरोगी रहे पनि अहिले भने 50-51 जना मात्रै कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल सार्वजनिक भएको छ। परीक्षामा 43.93% परीक्षार्थी पास भएका छन्। गत चैत 6 गतेदेखि भएको परीक्षामा 5,66,085 विद्यार्थी सम्मेलन थिए, जसमध्ये नियमित तर्फ 4,19,352 र एक्जामिनेटरतर्फ 9,46,733 परीक्षार्थी सम्मेलन भएका थिए। हेटौडा स्कुल अफ म्यानेजमेन्टले विश्वकप अवधिभर विद्यार्थीलाई क्याम्पस ड्रेसको सट्टा आफूलाई मनपर्ने देशको जर्सी लगाउन छुट दिएको छ। अनिवार्य ड्रेस लगाउनु पर्ने नियम भए पनि क्याम्पसले विश्वकप अवधिभर विद्यार्थीलाई छुट दिएको जनाएको छ। विश्वकपका बेला विद्यार्थीहरू आफूलाई मनपर्ने देशको जर्सी लगाउन रुचाउने भएकाले क्याम्पसले नियम खुकुलो गरिदिएको क्याम्पसका संयोजक राम पण्डित खनालले बताउनुभयो। क्याम्पसले छुट दिएपछि विद्यार्थीहरू आज विभिन्न देशको जर्सी लगाएर क्याम्पस पुगेका थिए। बारामा करेन्ट लागेर र ट्र्याक्टर दुर्घटनामा 2 जनाको ज्यान गएको छ। रुखा हाँगा काट्ने क्रममा आज बिहान करेन्ट लाग्दा नेसगढ आर्खा 25 वर्षका रामहरि दनुवारको घटनास्थलमा नै ज्यान गएको हो। यस्तै गरी बत्तारा 3 आज बिहान ट्र्याक्टर पल्टिँदा दही आर 3 14 वर्षका रमेश मुखियाको ज्यान गएको छ। छपवाबाट फेटातर्फ जाँदै गरेको नाचार्थ 3150 नम्बरको ट्र्याक्टर पल्टिँदा मुखियाको घटनास्थलमा मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यातायात मजदुर संगठनले चालकले पैदल यात्रुको ज्यान मारे सवारी लाइसेन्स खारेज गर्ने तयारीको विरोध गरेको छ। नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गरी दुर्घटना भएको सवारी चालकलाई कारवाहीका लागि नयाँ कानून ल्याउने र लाइसेन्स लिन निश्चित शैक्षिक योग्यता र निश्चित उमेर तोक्ने निर्णय सतही र चर्चाका लागि मात्रै भएको बताएका छन्। एकपक्षीय रूपमा बनेको समितिले सवारी दुर्घटनाका सबै दोष चालक मात्र हुन् भन्ने आशयका साथ दुर्घटनाका अन्य पक्षहरूको खोजी नै नगरी चालकलाई मात्रै निशाना बनाउन खोजिएको विज्ञप्तिमा भनिएको छ। आज सुनको भाउ तोलामा 500 रुपियाँले बढेको छ। बिहिबार सुन 51,500 रुपियाँ तोलामा कारोबार भएकोमा आज 52,000 रुपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हप्ताभरिमा भने सुनको भाउ तोलामा 700 रुपियाँले बढेको हो। आइतबार सुन 51,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाउ पनि आज तोलामा 13 रुपियाँले बढेको छ। मङ्गलबारदेखि 765 रुपियाँमा कारोबार भएकोमा भाउ बढेर 778 रुपियाँ पुगेको हो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, बढ्दो बाल श्रम न्यूनीकरणका लागि के गर्नु पर्ला? ए, अभिभावकलाई शिक्षा, बी, कडा कानुनी व्यवस्था र सी, बालमैत्री कार्यक्रम सञ्चालन। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए अभिभावकलाई शिक्षा भन्नेमा 39%, बी कडा कानुनी व्यवस्था भन्नेमा 24%, र सी बालमैत्री कार्यक्रम सञ्चालन भन्नेमा 35%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टले विश्वकप अवधिभर विद्यार्थीलाई क्याम्पस ड्रेसको सत्ता आफूलाई मनपर्ने देशको जर्सी लगाउन छुट दिनुलाई तपाईँ के भन्नुहुन्छ? ए विश्वकप फुटबलको समर्थन, बी चर्चा कमाउने मेसो, र सी विवादमा तानिने काम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टेटोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। विदेशका खबर, अमेरिकी राष्ट्रपति बराक ओबामाले इराकको इस्लामिक विद्रोहीलाई परास्त गर्न अमेरिका सहयोग गर्न तयार रहेको बताउनु भएको छ। इराकको मोसुल र त्रिकुक सहर इस्लामिक विद्रोहीले आक्रमण गरी कब्जामा लिएपछि व्हाइट हाउसमा इराकबारे प्रतिक्रिया दिँदै ओबामाले इस्लामिक विद्रोहीलाई परास्त गर्न इराकी सरकारलाई सघाउन अपिल गर्नुभएको छ। यता भारतीय छत्तिसगढको भिलाईमा स्टिल प्लान्टमा विषाक्त ग्यास चुहिँदा 6 जनाको ज्यान गएको छ। 40 भन्दा बढी बिरामी परेका छन्। तीमध्ये 12 जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। ज्यान गुमाउनेमा प्लान्टका 2 जना उप महाप्रबन्धक समेत रहेको कम्पनीका मुख्य कार्यकारी अधिकृत एस चन्द्रशेखरले बताउनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। खेल समाचार, विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज 3 वटा खेल हुँदैछन्। पहिलो खेलमा समूह एका मेक्सिको र क्यामरुन राति 10:15, दोस्रो खेलमा समूह बीको स्पेन र नेदरल्यान्ड 1:15 भिन्नेछन्। तेस्रो खेल 4:15 बिहान समूह बीका चिली र अस्ट्रेलिया बेस हुनेछ। आज स्पेन र नेदरल्यान्ड बेसको खेललाई निकै महत्त्वका साथ हेरिएको छ। सन् 2010 विश्वकप फाइनलमा खेलेका यी दुई चोली यसपटक समूह चरणमा नै भिन्न लागेका हुन्। गत संस्करणको फाइनलमा नेदरल्यान्डलाई 1-0 हराउँदै स्पेनले उपाधि जितेको थियो। तर त्यसअघि सन् 2002 भएका 2 मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले स्पेनलाई हराएको थियो। आज स्पेनको स्किल र नेदरल्यान्डको स्पिड हेर्न लायक हुने अपेक्षा गरिएको छ। 3 पटक फाइनल खेले पनि नेदरल्यान्डले उपाधि जित्न सकेको छैन। स्पेनले पनि सन् 2010 पहिलो पटक विश्वकपको उपाधि जितेको हो। त्यस्तै मेक्सिको र क्यामरुन अहिलेसम्म 1 पटक मात्र खेलेका छन्। सन् 1993 भएको अन्तर्राष्ट्रिय खेलमा मेक्सिको 1-0 विजय भएको थियो। चिली र अस्ट्रेलिया बीच 5 पटक खेल भएकोमा 3 पटक चिली र 1 पटक अस्ट्रेलिया विजय भएको छ। एउटा खेल बराबरीमा सकिएको थियो। यसअघि आज बिहान सम्पन्न भएको उद्घाटन खेलमा आयोजक ब्राजिलले क्रोसियालाई 3-1 अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक परीक्षामा 43.92% विद्यार्थी उत्तीर्ण। 8 वर्ष पुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम दिन दलहरू सहमत। संविधानमा भ्रष्टाचार र अपराधीलाई मृत्युदण्डको व्यवस्था राख्नुपर्ने नेपाल मजदुर किसान पार्टीको माग। जातीय राज्यको कहिले पनि वकालत नगरेको यो माओवादी अध्यक्ष प्रचण्डको दावी। पहिचान सहितको संघीयताको सवालमा सम्झौता नगर्ने जिकिर। बकुलर रत्नगर अस्पतालमा कुष्ठरोगीका लागि सेवा सञ्चालन हुने। हेटौँडाको एक कलेजद्वारा विश्वकप फुटबलको अवधिभर ड्रेसको सट्टा जर्सी लगाउन छुट।